पशुपतिजी यहाँलाई स्वागत छ। धन्यवाद। यहाँ चाहिँ अहिले गुल्मीका भूकम्प पीड़ितहरूलाई जुन राहत वितरण गर्नका लागि आउनु भएको छ, तपाईँ एनआरएनको केन्द्रीय सदस्य हुनुहुन्छ र गुल्मी जिल्ला समाज युकेको सल्लाहकार पनि हुनुहुन्छ र एभरेस्ट एन ग्रुप युकेको चेयरम्यान पनि हुनुहुन्छ र यहाँले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ र अहिले झण्डै 35 लाख बराबरको सहयोग रकम लिएर नेपाल भित्रिनु भएको छ। विशेष गरी यो गुल्मीमा के कति राहत प्रदान गर्दै हुनुहुन्छ? आफ्नो गृह जिल्लामा केही गर्न सकिन्छ कि भनेर 36 बण्डल जस्तो पाता ल्याएर आज हस्तान्तरणको कार्यक्रम गरियो। यहाँले 28 बण्डल त जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्बर 2 का सभासद चन्द्र भण्डारी, त्यसै गरी स्थानीय विकास अधिकारी दिलाराम पन्थीलाई हस्तान्तरण गर्नुभयो। अर्को जनबोध उच्च माध्यमिक विद्यालय बमगा रानीवासलाई कति दिनुभयो? त्यहाँ हामीले 8 बण्डल दियो किन त्यहाँबाट एउटा एप्रोच भयो, स्कूललाई एकदम अत्यन्त आवश्यक छ, कृपया तपाईँहरूले उपलब्ध गराइदिनुहुन्छ भने मैले पहिले एलोकेट गरिसकेको थिएँ त्यहाँ, र मैले आजै नै त्यो दुईटै कार्यक्रम हामीले एकै साथ हामीले हस्तान्तरण गर्यो। अब आवश्यक परे के कति सहयोग गर्न सक्नुहुन्छ तपाईँहरूले? आफ्नो सकेको दक्षता अनुसार हामीले चाहिँ नि पटक पटक मानवीय काममा हामीले सहयोग गरिरहेका छौँ। अहिलेको उसमा पनि हामीले प्रधानमन्त्रीको राहत कोषमा जम्मा गर्नुपर्छ भन्ने किसिमको अनुरोध पनि आएको छ हामीलाई। सकेसम्म हामीले त्यो पैसालाई जिल्लामै हामीले ल्याएर केही सहयोग गर्न सकिन्छ कि भनेर कोसिस गरेको छौँ। हुन सक्छ त्यो पैसा पनि यहाँ आयो भने 10-12 लाखको अर्को सहयोग हुनेछ। एनआरएलले लगभग देश चलाइदिएको छ भन्दा पनि फरक पर्दैन, तपाईँले धेरै ठाउँमा गर्नु भएको छ। म के निवेदन गर्न चाहन्छु भने तपाईँ लगायत यहाँ थुप्रै केन्द्रीय सदस्य हुनुहुन्छ एनआरएनको, तपाईँहरूलाई के विनम्र आग्रह गर्दछु भने गुल्मी जिल्ला ओझेलमा पर्यो, किनभने मान्छे मरेनन्, घर चाहिँ पूर्ण रूपमा क्षति भए तपाईँलाई थाहा भइसकेको छ, त्यसकारणले गर्दा यहाँ अति विपन्नलाई केही घर बनाउने तर्फ केही सहयोग गरिदिनुहोस् भन्ने मेरो निवेदन हो। धन्यवाद। हाम्रो कोसिस जारी नै रहनेछ, किन भन्दा मैले 2-3 वटा अहिले नुवाकोट, अब हाम्रो धादिङ, सिन्धुपाल्चोकका जिल्लाहरू भ्रमण गर्दाखेरि त्यसमा अति नै अब दर्दनाक स्थिति छ र हामीले बढी केन्द्र हामीले त्यतातिरलाई अलिकति फोकस गरेका छौँ, तर केन्द्रीय सदस्य भएको नाताले मैले एनआरएनका साथीहरूलाई अनुरोध गरेर हामीले गरेको सहयोगको केही प्रतिशत जिल्लामा पनि गरौँ भनेर एउटा सानो पहल गरे र अरू पहल हाम्रो जारी नै रहनेछ। यो तपाईँ चेयरम्यान रहेको एभरेस्ट इन ग्रुप युके छ नि, यसले के काम गर्छ? एभरेस्ट इन ग्रुप युके एउटा हस्पिटालिटी बिजनेस, बेलायतमा नेपाली खाना कला संस्कृतिलाई पस्किने एउटा परिचय एकदम राम्रो किसिमले इस्टाब्लिस गरेको छ। बेलायतका मन्त्रीदेखि लिएर सेलिब्रिटीहरू यसका पारखी हुन्। एभरेस्ट इनले आफ्नो व्यवसाय मात्रै नगएर बेलायतमा नेपाललाई चिनाउन भरपूर काम गरेको छ र नेपाल एम्बेसीसँग सहकार्य गरेर विभिन्न ठूला ठूला कार्यक्रमहरू गरेको छ। अहिले हामीले यो भूकम्प पीड़ितको लागि के गर्न सकिन्छ भनेर एउटा एनाउन्समेन्ट यो हुने बित्तिकै हामीले आफ्ना 6 वटा शाखा, बेलायतमा 6 वटा शाखा छन् र न्यूजील्याण्डमा 1 शाखा छ, हाम्रो 7 वटै शाखाबाट विभिन्न च्यारिटी कार्यक्रम र एक दिनको व्यापार पूर्णतया नेपालमा यो भूकम्प पीड़ितहरूको लागि सहयोग पुगोस् भनेर हामीले चाहिँ नि एउटा आह्वान गरेका थियौँ। त्यही अनुसार म आफै स्वयं सम्मिलित भएर काम गर्ने उसमा म यहाँ आएँ। अहिले हामीले नेपाल सरकारलाई 10 लाख छुट्टायौँ, एनआरएनलाई 7 लाख छुट्टायौँ, हेल्प नेपाल, माइती नेपाल, छहारी नेपाल, शेर्पा फाउन्डेसन, विभिन्न संघ संस्थाहरू जससँग हामीले पहिल्यैदेखि केही काम सहकार्य गरेका थियौँ, त्यो संस्था मार्फत प्योरली भूकम्प पीड़ितलाई सहयोग जाने किसिमले आफ्नै इन्भल्भमेन्टमा हामीले काम गरौँ भनेर आह्वान गरेको छौँ। यो त मेरो एउटा सानो उदाहरण भयो, यस्तै संसारभरि रहेका नेपालीहरूले आफ्नो क्षमता अनुसार सबैले गर्नुभएको छ। एउटा देश आपत परेको बेलामा हाम्रो युनिटी देखाउने काम भएको छ, यसमा हामी सबैले एउटा गर्व गर्नुपर्छ र यो एउटा हाम्रो नैतिक जिम्मेवारी पनि हो। तपाईँ नेपाली टेलिभिजन युकेको स्थापनाकर्ता मध्ये एक हो, कति देशमा यो सञ्चालन छ यो टेलिभिजन? बेलायतमा कला संस्कृतिको सम्बन्धन कसरी गर्न सकिन्छ र हाम्रा भावी सन्ततिहरूले नेपाली भाषा संस्कृति नबिर्स्यौं भन्ने उद्देश्यले हामीले विगत 7-8 वर्षदेखि हामीले यो सञ्चालनमा ल्याएका छौं। यो विश्वका 65 देशमा प्रसारण भइरहेको छ 24 घण्टा। तपाईँ गुल्मीको हुङ्गा गाविस वडा नम्बर 5 भानपोखरामा जन्मिनु भयो, त्यस गाविस लगायत गुल्मी जिल्लालाई के दिउँ भन्ने लाग्छ तपाईँलाई अन्तिममा? गुल्मी जिल्लामा जन्मेर म 4 वर्षको उमेरमा बसाईसराई गरेर बुटोल हामी गइयो, मेरो अध्ययन अध्यापन त्यहाँ भयो, त्यसपछि म बेलायत गएको 24 वर्ष भयो, तर गुल्मीलाई हामीले कहिल्यै पनि बिर्सेका छैनौँ। त्यहाँ बाटोघाटो आदि इत्यादिमा मेरो बुवाको पनि एकदम सक्रिय, बुवाको नाम विष्णु प्रसाद भण्डारी, अहिले हाम्रो अस्थायी बसोबास हाम्रो पोखरामा छ, तर पनि हाम्रो गुल्मीसँगको साइनो जहिले पनि जोडिरहेका छौँ र मेरो बच्चाहरू बेलायतमा जन्मे पनि घर कहाँ भन्दा गुल्मी हुँगा भनेर भन्छन्, त्यसमा मैले प्राउड पनि गर्छु र आफूले हामीले जहिले पनि निरन्तर सहयोग गरिरहेछ। हस्त, गुल्मीसँगको जुन आफ्नोपन छ तपाईँको, यो आफ्नोपन जारी रहिरहोस् र एनआरएनले गुल्मीलाई चिहाएर यो भूकम्प पीड़ितहरूलाई उद्धार गरोस् भन्ने आग्रह सहित यहाँसँग छोटो कुराकानी बिटमारौँ है त। धन्यवाद, धन्यवाद यो अवसर दिनुभएकोमा, धन्यवाद। हस्।